नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र राजसँगै म छु, उपस्थित भइसकेका छौँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनेर बसिरहनु भएको छ र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि लगन गरेर सुन्न सक्नुहुनेछ। र कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन आउने गर्छ, बेलुका साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र हामी अर्पण शुभ साँझमा चाहिँ तपाईँकै सम्झनाहरू लिने गर्दछौँ। त्यसको लागि 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुल्ला राखिसकेका छौँ र तपाईँ कार्यक्रममा आएर आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। कार्यक्रममा हामी लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, आफ्नो कामबाट घर फर्किरहनु भएको छ, तर पनि रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ भने तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट निरा रुम्बा। निराजी, के छ तपाईँको नयाँ नौलो खबर? ठिकै छ। अनि के कसरी बित्यो आजको दिन तपाईँको? स्कुल जाने आउने। अनि खाना खाइसक्नु भयो कि नाइ? खाना भएको छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ निराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छौँ, नमस्कार। यति बेला कोराकबाट निरा रुम्बा आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आएर आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुला राखिसकेका छौँ। कोही श्रोता मित्रहरू भर्खर खाना खान लाग्दै हुनुहुन्छ होला, कोही कोही खाना खाइ भ्याइसकेर पनि रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ सुनेर बसिरहनु छ भएको होला। कोही श्रोता मित्रहरू एकै ठाउँमा जम्मा भएर रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ होला। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले कार्यक्रम अर्पण शुभ साँझको बसाइमा हुनुहुन्छ, तपाईँलाई पनि आउन मन लागेको छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न मन लागेको छ भने 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हेलो, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले। 0556 63 332 र 33 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। कोही मित्र आउनुभएको थियो तर पनि फेरि पनि गइसक्नु भएको छ। 0556 63 332 र 33 को बाटो हामीले खुल्ला राखिसकेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हेलो, कोही मित्रहरू आउनुहुन्छ तर पनि पिछमा फोन विच्छेद गरेर गइसक्नुहुन्छ। केही छैन, 0556 63 332 र 33 को बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब भने एउटा रमाइलो भाका राख्ने बेला भएको छ, यो भाकापछि फेरि पनि उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 MHz। मेरो केजिपी भेटो ने बानी हो, भेटो ने बानी हो, तिम्रै यादले यो मुटु खानी भो, बेथा चर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटो न आउनु भो, मजा अर्कै छ, भेटो ने बानी हो, तिम्रै यादले मोटो खानी भो बेथा चर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटो न आउनु भो मजा अर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटो न आउनु भो मजा अर्कै छ। बेथा चर्कै छ, लुकी छुपी भेटुन आउनुको मजा अर्कै छ। यो मिठो भाका पृष्ठभूमिमा राखिसकेका छौँ 0556563332 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हेलो नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि रूपचन्द तामाङ। रूपचन्द जी के छ तपाईँको नयाँ नौलो खबर? रूपचन्द जी के छ तपाईँको नयाँ नौलो खबर? अघि नैको आवाज चाहिँ मैले सुन्न सकिनँ, के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? अनि खाना खाइसक्नु भयो कि नै? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ रूपचन्दजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छौँ, नमस्कार। यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ भने त कोराकबाट सोनम। सोनमजी के छ तपाईँको नयाँ नौलो खबर? सोनमजीलाई चाहिँ मैले ठ्याक्कै चिनिहाल्छु नि फेरि। सोनमजीले पनि धेरै माया गर्ने भएर होला होइन? अनि के छ तपाईँको अचेल चाहिँ के कसरी बितिरहेको छ दिन? स्कुल जाने आउने, स्कुल जाने आउने। अनि खाना भयो कि नै? खाना खाइसक्नु भयो? अनि कति चाँडै खाइसक्नु भएको त? चाँडै भयो, पाक्यो अनि खाइहाल्यो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। प्रेम प्रगल रूपचन्द हुन्छ सोनमजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छौँ, नमस्कार। यति बेला कुराकबाट सोनम आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, माया गर्नुहुन्छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ, आफ्ना सम्झनाहरू आफ्नो इष्टमित्रहरूलाई सधैँ बाँड्नुहुन्छ। 0556563332 को बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला पनि एउटा भाका राख्ने बेला भएको छ। यसो मधुर भाकापछि कार्यक्रममा फेरि उपस्थित हुन आउने नै छु, सुन्दै गर्नुहोला यो मिठो भाका। छैन सम्झि सम्झि नै निर्माया चाहेर नि तिम्रो भएन औँसीको जुना भो न त हाँस्नु न सम्झिरो न भो खुसी छैन म सम्झि सम्झि नै निर्माया सम्झि सम्झि नरौ यो मिठो भाकापछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण शुभ साँझको बसाइसँगै हुनुहुन्छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? मकवानपुरबाट अशोक थिङ। अनि अशोकजी के छ तपाईँको नयाँ नौलो खबर? दामी छ भन्नु भने आजको दिन के कसरी बित्यो तपाईँको? आजको दिन चाहिँ तपाईँको के कसरी बित्यो भनेको मैले? आज केही भएन होइन? अनि खाना खाइसक्नु भयो कि नै? खाना भएको छैन, एकछिनपछि हुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ अशोकजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छौ, नमस्कार। यति बेला मकवानपुरबाट अशोक थिङले फोन गर्नुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो हेलो हेलो हजुर नमस्कार। नमस्ते सबिनाजी, के छ तपाईँको नयाँ नौलो खबर? अनि के कसरी बित्यो तपाईँको दिन आज? ठिकै भन्नु भने एकदम बिरामी भएको जसरीले बोल्नु भएको छ नि त तपाईँ दाजु। तपाईँको अलिकति आफ्नो स्वास्थ्यको चाहिँ राम्रोताले ख्याल गर्नु होला है सबिनाजी। अनि खाना भइसक्यो कि नाइ? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0055 63 332 बाटो हामीले खुल्ला गरिसकेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र त्यो दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ र मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर अहिलेको यो मौसममा चाहिँ बिउ राख्ने बेला भएको छ, गाउँतिर बिउ राख्नु भएको छ होला कोही कोहीले। बिउकै राखिरहँदा फेरि पनि रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिइरहनु भएको छ भन्ने यो आशा अनि विश्वास राखेको छ। कोही भर्खरै बिउ राखेर र मकै काटेर घर फर्किँदै हुनुहुन्छ होला, तर पनि रेडियो अर्पण बस्ने कार्यक्रम चाहिँ छुटाउनै मन लागेको छैन र 0055 63 332 बाटो हामीले खुल्ला गरिसकेका छौँ। तपाईँलाई पनि आउन मन लागेको छ भने आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो हजुर नमस्ते दादा। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट तिलक। अनि तिलकजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, हाम्रो झन् बेटी हुने कुरै भएन नि त। अनि के कसरी बित्यो तपाईँको दिन आज? खासै अनि फेरि राम्रैसँग बित्यो होइन? राम्रै भन्नु पर्यो। हुन्छ, अनि खाना भयो कि नै? एकछिन पछाडि हुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरलाई धन्यवाद। अनि प्राविधिक दादालाई, मेरो घर परिवारलाई, अनि मेरो साथी दिपेन्द्र तेरे, अनि प्रवीण गुप्तन, अनि दिदी भेनाजीलाई, अनि बहिनीहरू कविता तामाङलाई, बाजार बहिनीलाई, अनि शान्तिलाई, अनि कुमारीलाई, अनि मिनालाई, राममायालाई, अनि सरितालाई, अनि पार्वती, मनिषा, र मलाई तिलक त चिने नचिने सम्पूर्णलाई दादा। हुन्छ तिलकजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार। नमस्ते। यति बेला कुराकबाट तिलक तामाङ आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0055 63 332 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब भने एउटा भाका राख्ने बेला भएको छ, यो भाकापछि फेरि उपस्थित हुने नै छौँ। अब क्रममा तपाईँको लागि यो मिठो भाका तारा टोलाउँछु गनेर टोलाउँछु गनेर तिमी मेरी हुन्नौ सम्झिका तिरुन्छु यो आत्माले चाहेको तिमी हौ संयोजनी तिम्रै हुन्छु म टोलाउँछु गानेर टोलाउँछु गानेर तिमी मेरी हुनौ कि भनेर सम्झि सम्झिका तिरुन्छु म यो आत्माले चाहेको तिम्रै हुन्छु म यो आत्माले चाहेको तिमी हौ संयोजनी तिम्रै हुन्छु म मिठो भाकापछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ र 56563333 बाटो हामीले खुल्ला राखिसकेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हाम्रो पनि सबै ठिक छ। अनि के कसरी बितिरहेको छ दिन तपाईँको? गर्मी छ, त्यतिकै बस्ने होइन? अनि यो खाली समयमा चाहिँ के गर्नु भएको छ नि तपाईँले? बिदा भएको छ, केही काम गरेको छैन होइन? अनि खाना भयो कि नाइ? खाना भएको छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि अर्को घर परिवार अनि साथीहरू बिदा भएको छ क्यारे, आई मिस यु भनेर सबै साथीहरूलाई हुन्छ। सरस्वतीजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अघिल्लो कार्यक्रममा पनि आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। यति बेला टाढीबाट सरस्वती अधिकारी आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग हामीले कुराकानी गर्न पाएनौँ, सम्बन्ध विच्छेद भएको छ र 56563333 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला र तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ र गाउँतिर त प्रायः जसो मेलापात गरेर भर्खर फर्किरहनु भएको छ होला। कोही श्रोता मित्रहरू खाना खान लाग्दै हुनुहुन्छ होला, कोही कोही ओछ्यान मिलाउँदै भए पनि रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ बसेर सुनेर साथ दिइरहनु भएको छ हुनुहुन्छ होला। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ अहिले कार्यक्रम अर्पण शुभ साँझको बसाइमा हुनुहुन्छ, तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर कार्यक्रममा थोरै भए पनि मनोरञ्जन दिने तथ्यक्रम हामी जुटिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट प्रवीण तामाङ। के छ प्रवीणजी, तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि के कसरी बित्यो तपाईँको दिन आज? पढ्दै बित्यो आजको दिन चाहिँ होइन? अनि खाना भयो कि नाइ? खाना भएको छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ प्रवीणजी, आज कसलाई सम्झिने? फर्स्ट अफ अल तपाईँको लागि धन्यवाद। हुन्छ प्रवीणजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ। नमस्कार। नमस्ते। यति बेला कुराकबाट प्रवीण तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? कुराकबाट आशिष तामाङ। आशिष जी, के छ तपाईँको नयाँ नम्बर खबर? ठिकै छ। अनि के कसरी बित्यो तपाईँको दिन आज? अनि खाना खाइसक्नु भयो कि नै? भएको छैन खाना। अर्पण एफएममा फोन नगरिकन चाहिँ भातै रोज्दैन है? अनि रेडियो अर्पण त त्यसो भए तपाईँको त एकदम मुटु नै होला होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम मेरो घरपरिवारलाई र मेरो साथीहरू स्कुल पढ्नु हुने प्रवीण, आशिष, अजय, कुमार अनि देवेन्द्र, सोनम अनि मलाई अन्तिममा चाहिँ आशिष तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ आशिष जी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छौँ, नमस्कार। यति बेला कुराकबाट आशिष तामाङ आउनुभएको थियो, आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। र कार्यक्रममा तपाईँहरूकै सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गऱ्यौँ, मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट निरा रुम्बा, र कुराकबाट रूपचन्द तामाङ, कुराकबाट सुनम, र मकवानपुरबाट अशोक थिङ, तनहुँबाट सबिना, कुराकबाट तिलक तामाङ, टाढीबाट सरस्वती अधिकारीले फोन गर्नुभएको थियो, र कुराकबाट प्रवीण तामाङ, र अन्तिममा फोन गर्ने साथी कुराकबाटै हुनुहुन्थ्यो आशिष तामाङले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट भन्दै, तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि बढाउँदै बिदा हुन्छु। नमस्कार। सने को पाए दिर जाओ तिम्री आत्मा ढोलाउ छो हाँसो अनी रुन्छु यति माया गर्छु कि सानुलाई जति छोटी सास फेर्छु त्यति छोटी सम्झिरहेको हुन्छु यारहरू दिर जाओ सने को पाए दिर जाओ तिम्री आत्मा टोलाउ छो हाँसो अनी रुन्छु यति माया गर्छु कि सानुलाई जति छोटी सास फेर्छु त्यति छोटी सम्झिरहेको हुन्छु जति छोटी सास फेर्छु त्यति छोटी सम्झिरहेको हुन्छु समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाढीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पिप बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगा खोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउको